भनिन्छ मान्छे परिस्थितिको दास हो, सुख दुःख हाँसु आँसु र मिलन बिछोड उसका भोगाई। लाहुरे तितो यथार्थ भित्रको एउटा मिठो शब्द, जन्मेको घर खेलेको आँगन जन्म दिने आमा र सँगै जुनी काट्ने बाचा गरी कसम खाएकी श्रीमती, आज यी सबदेखि टाढा हुनु परेको छ। आमाको आशीर्वाद, बाबाको माया र जीवन सङ्गीको प्यार, ओहो आज एकाएक छोड्नु परेको छ। बिहान गुड छोडी उडेको चरित साँझ बास सम्झी अवश्य फर्कन्छ, तर लडाईँमा खटिएको लाहुरेको के ठेगान। आशा त फेरि यस्तै मिठो भेटको हो, हुनसक्छ यही भेट नै अन्तिम भेट होस् र यही विदाई नै अन्तिम विदाई होस्। परन्तु मन त मान्दैन नि, पाती चढाई एकचोटि दैवलाई भाकु भन्छ। एउटै मुटु भए नि दुईटा ज्यान, फेरि भेट गराइदेऊ भगवान्। आँखाभरि आँसु मनभरि बिछोडको पीडा, अनि गरुङ्गो मुटुभित्र मलिना दिन, सायद यस्तै रहेछ लाहुरेको गरिमा। ए प्यारी